الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا بني إسرائيل اذكروا نعمتي التي أنعمت عليكم وأني فضلتكم على العالمين. یہ سور بقرہ کی 47 نمبر کی آیت کریمہ ہے. اس کے آدھے حصے میں جو مضمون ہے ویسی آیت پہلے بھی گزری ہے. اللہ تعالیٰ ارشاد فرماتے ہیں، اے بنی اسرائیل، میری وہ نعمتوں کو یاد کرو جو میں نے تم کو دے رکھی تھی. اور یہ بات یاد رکھو کہ میں نے تم کو تمام دنیا والوں پر فضیلت دی تھی. یہ ایک بات ہے کہ حضرت یعقوب علیہ الصلوۃ والسلام کا جو خاندان تھا، جس کو ہم بنو اسرائیل کہتے ہیں، جس زمانے میں وہ خاندان تھا اس زمانے میں یہ سب سے اونچے درجے کے لوگ تھے. اللہ نے ان کو پوری دنیا میں سب سے اونچا مقام عطا فرمایا تھا. اور یہ بھی اللہ کی بڑی نعمت ہے کہ اللہ کسی کو اونچا مقام عطا فرمائے. اللہ تعالی یہاں پر یاد دلوا رہے ہیں کہ جب تم کو اونچا مقام ملا، اونچا درجہ اور مرتبہ ملا، تو تم کو ایسے رہنا بھی چاہیے. آدمی جتنا بڑا ہوئے اس طرح اس کو رہنا بھی چاہیے. کوئی مالداری میں بہت بڑا ہے تو اس کو غریبوں کا خیال کرتے ہوئے رہنا چاہیے. کوئی اپنے خاندان کے اندر فیملی کے اندر اونچے درجے کا ہے تو خاندان اور فیملی کے جو کمزور لوگ ہوئے ان کا خیال رکھ کے زندگی گزارنی چاہیے. کسی کو اللہ تعالی نے اونچے درجے کا عالم بنایا ہو، قوم کا ذمہ دار بنایا ہو، امیر بنایا ہو، تو اس کو اپنی پوری قوم اور اللہ کے بندوں کا خیال کر کے زندگی گزارنی چاہیے. جیسا مقام ویسی ذمہ داری. اگر کوئی اونچے مرتبے پہ پہنچ کر کے نیچے والے لوگوں کو بھول جاوے تو یہ بہت بڑی ناشکری ہے، اللہ کی نعمت کی ناقدری ہے یہ. اسی لیے کبھی بھی کمزور لوگوں کو، ضعیف لوگوں کو بھولنا نہیں چاہیے، ان کا خیال رکھنا چاہیے. اب یہ خاندان اپنے زمانے میں سب سے بڑا خاندان سمجھا جاتا تھا. آپ کو بتایا تھا کہ تقریباً 4000 تو اللہ نے اس خاندان میں نبی پیدا فرمائے. کتنی بڑی فضیلت! آج ہمارے خاندان میں 4 حافظ پیدا ہو جائے تو ہم سب کے سامنے اپنے کالر اونچے کرتے، ہمارے یہاں 4 حافظ ہیں. یہ تو 4000 اللہ کے نبی ایک فیملی کے اندر پیدا ہوئے تو اللہ ان کو یاد دلا رہے، تمہارا درجہ، تمہارا مرتبہ بہت بڑا ہے تو تم کو عبادت بھی زیادہ کرنے کی، بندگی بھی زیادہ کرنے کی، اللہ کی فرما برداری بھی زیادہ کرنے کی. یہ اس زمانے کی حالت تھی. ان کا اونچا درجہ باقی رہا، باقی رہا، چلتا رہا، یہاں تک کہ جب ہمارے آقا حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم تشریف لائے تو آپ کے طفیل میں اللہ نے آپ کی امت کو سب سے اونچا درجہ عطا فرما دیا. پوسٹ چینج ہوتی ہے نا دنیا کے عہدوں میں بھی، کہ ابھی تک یہ پوز ان کے پاس تھی، اب یہ پوز ان کے پاس ہو گئے. پہلے یہ کلیکٹر تھے، ریٹائر ہو گئے، اب ان کو کلیکٹر بنا دیا. تو سب سے اونچا مرتبہ کسی زمانے میں اس فیملی کے لوگوں کو تھا، پھر اللہ نے یہ تاج اس امت کے سر پہ رکھا. اللہ نے ارشاد فرما دیا دوسری جگہ کے اوپر، کنتم خیر امہ، تم سب سے اچھی امت ہو. یہ ہم کو اللہ فرما رہے ہیں. حدیث میں فرمایا، ان الجنة حرمت على الانبياء حتى ادخلها وان الجنة حرمت على الامم حتى تدخلها امتي او كما قال عليه الصلاة والسلام. قیامت کے دن جب سب پیغمبر، سب نبی جنت میں جا چکیں گے، तो अब नंबर आएगा पब्लिक के जन्नत में जाने का। पैगंबर तो सब पहुंच गए, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं, जन्नत में जाने वाली सबसे पहली उम्मत मेरी उम्मत होगी। बल्कि अल्लाह की तरफ से ऐलान होगा, जन्नत सब उम्मतों के लिए हराम है जब तक के आखिरी नबी की उम्मत जन्नत में दाखिल न होए। पहले ये जाएंगे, फिर दूसरों के लिए जन्नत हलाल होगी। और दूसरी हदीस में फरमाया है, जैसे नमाज के लिए सफ लगती है, ऐसे जन्नत में जाने के लिए भी सफ लगेगी। वहां धक्का मुक्की भीड़ भाड़ नहीं होगी, सफों में तरतीब से जन्नत में जाना है। 120 सफ होगी जन्नत में जाने वालों की, आदम अलैहिस्सलाम से लेकर कयामत तक आने वाला आखिरी इंसान, जितने भी जन्नत में जाने वाले 120 सफे लगेगी, लंबी लंबी। हुजूर ने इरशाद फरमाया, अहलुल जन्नति मिअतुं व इश्रून सफा लकुम मिनहा समानून सफा। 120 में से 80 सफों के ऊपर उम्मत मोहम्मदिया का कब्जा होगा। 80 सफों में हम खड़े होंगे इंशाअल्लाह। अब जितना बड़ा दर्जा इतनी बड़ी जिम्मेदारी, मकाम अल्लाह ने इतना ऊंचा दिया था, जिम्मेदारी भी इतनी बड़ी। इतनी अल्लाह की इबादत करो, इतनी अल्लाह की फरमाबरदारी करो, इतने अल्लाह के हुक्म पर अमल करो, दूसरों को अमल की दावत दो, ये बड़ी जिम्मेदारी है। आगे अल्लाह इरशाद फरमाते हैं, वत्तकु यौमल ला तजजी नफ्सुन अन नफ्सिन शैआ वला युक़बलु मिनहा शफाअ वला युखदु मिन्हा अदलू वला हुम युंसरून। ये 48 नंबर की आयत है। अल्लाह ताला इरशाद फरमाते हैं, उस दिन से डरो, यानी कयामत के दिन से, जिस दिन कोई इंसान किसी को काम नहीं आएगा और न किसी की कोई सिफारिश कबूल होगी और न किसी से दंड वसूल किया जाएगा और न कोई आदमी मदद करने के लिए आएगा। अल्लाह ताला ने कयामत के दिन से डराया, ए मेरे बंदो, उस आने वाले कयामत के दिन से डरो। का वो कैसा डेंजर दिन होगा, दुनिया में कोई आदमी नऊज़ु बिल्ला सरकारी केस में फंस जावे, सरकार का कोई गुनाह कर लेवे, तो हम क्या कोशिश करते हैं, कोई किसी ऑफिसर का पहचानने वाला मिल जावे, वो आकर के वो ऑफिसर को, सरकारी अधिकारी को जरा हमारी सिफारिश कर देवे, लागवग लगा देवे, भाई ये हमारा दोस्त है, पहचान वाला है, जरा छोड़ दो उसको। दुनिया में हम ये ट्राई करते हैं। अल्लाह ताला फरमाते हैं, कयामत के दिन कोई किसी की सिफारिश और लगवग लगाने के लिए नहीं आएगा। वहां तो अल्लाह का दरबार होगा, वहां किसी की सिफारिश और लगवग नहीं चलेगी। हां इतनी बात जरूर है कि अल्लाह सुबहानहु व ताला अपने खास खास बंदों को सिफारिश करने की इजाजत देंगे और वो बंदे अल्लाह की तरफ से इजाजत लेकर खास खास लोगों की सिफारिश करेंगे, जनरली भी नहीं। अल्लाह अपने नबी को सिफारिश का हक अता फरमाएंगे और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपनी उम्मत की तरफ से सिफारिश फरमाएंगे। हुजूर की सिफारिश दो तरह की होगी। एक सिफारिश ऐसी होगी कि जिसके जरिए से पूरे कयामत के मैदान में जितने लोग होंगे सबको फायदा होगा, मुसलमानों को, काफिरों को, यहूदियों को, ईसाइयों को, पारसियों को, नाफरमानों को, कम्युनिस्ट लोगों को, सबको, जितने कयामत के मैदान में होंगे सबको हुजूर की सिफारिश का पहले तो जनरल फायदा पहुंचेगा। वो कैसे? जब लोग कब्र से निकल निकल करके आएंगे, बहुत खतरनाक मंजर होगा। सूरज सर पे है, जमीन तप रही है, कोई साया और पानी नहीं है, अल्लाह ताला पूरे जलाल में है, किसी की मजाल नहीं कि अल्लाह के सामने बात करे, नंगे बदन होंगे, पैर में चप्पल नहीं होगी, खतना की चमड़ी भी बदन पे लगी हुई होगी, परेशान परेशान लोग होंगे। लोग ये सोचेंगे कि एक मर्तबा हिसाब किताब चालू हो जावे, फिर जो फैसला होना हो होवे, लेकिन हिसाब का काउंटर तो चालू हो जावे। आप सुबह 4 बजे से किसी काम के लिए लाइन लगा के खड़े हो, 10 बज गए, 11 बज गए, 41-42 डिग्री की गर्मी चल रही है, दिल में क्या चाहत होती है? ऑफिस तो खोले, फिर मेरा काम हो न हो वो बात अलग है, नंबर तो आवे। ऐसे खतरनाक मंजर कयामत के अंदर होगा, सब परेशान, सबकी चाहत यह है कि अल्लाह हिसाब शुरू फरमाए, लेकिन कौन अल्लाह ताला को कहे? तमाम इंसान आदम अलैह सलाम के पास जाएंगे, हजरत आपका तो वो मर्तबा है कि अल्लाह ने आपको अपने हाथ से पैदा फरमाया था, आप जरा अल्लाह ताला से सिफारिश करो हिसाब चालू हो जाए। आदम अलैहि सलाम फरमाएंगे कि भाई मुझसे एक भूल हो गई थी, वो पीछे गुजर गई, कि अल्लाह ने ना कहा था कि इस झाड़ के पास मत जाना, मैंने उसमें से तोड़ के खा लिया था, मेरी हिम्मत नहीं है अल्लाह के पास जाने की। हदीस लंबी है, एक के बाद एक सारे नबी ना कह देंगे, आखिर के अंदर हम सब के आका व मौला हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास लोग आएंगे। اور حضور سے کہیں گے کہ اب تو آپ ہی جائیے اللہ کے پاس. حضور نے فرمایا انا اول شافع و اول مشفع, میں سب سے پہلے اللہ کے پاس سفارش لے کے جاؤں گا اور اللہ میری سفارش کو قبول فرمائیں گے. جائیں گے, جا کے کچھ نہیں بولیں گے اللہ کے سامنے, سیدھے اللہ سبحانہ و تعالی کے عرش کے سامنے سجدے میں گر جائیں گے, سیدھے حضور پہلے سجدہ کریں گے. اتنا لمبا سجدہ کہ حضور فرماتے کہ اس دن میں سجدے میں جو پڑھوں گا, جو تسبیح پڑھوں گا, وہ آج مجھے بھی نہیں معلوم, اس دن اللہ مجھے بتلائیں گے وہ تسبیح میں پڑھوں گا. جب لمبا سجدہ ہو جائے گا تو اللہ کی طرف سے حکم ہوگا ارفع راسک وصل تو اوتا, اے محمد صلی اللہ علیہ وسلم سر اٹھاؤ سجدے میں سے اور سوال کرو, ہم آپ کے سوال کو پورا کریں گے. تو حضور سب سے پہلی درخواست کریں گے حساب چالو ہو جاوے. یہ پہلی سفارش ہوگی جس سے تمام انسانوں کو, جناتوں کو, مسلموں کو, غیر مسلموں کو, سب کو فائدہ پہنچے گا. یہ پہلی سفارش ہوگی. پھر اسپیشل خاص خصوصی سفارش کریں گے, اپنی امت کے گنہگاروں کو پکڑ کے جنت میں لے جائیں گے. پھر صحابہ کو اللہ اجازت دیں گے, پھر بڑے بڑے اولیاء اللہ کو اللہ اجازت دیں گے, اور اجازت بھی ایسی ملے گی ان کے لیے سفارش کر سکتے ہو, اس کے علاوہ نہیں. دیکھو آپ ایک بات سمجھ سکتے ہو, میری ایک منسٹر سے دوستی ہے اور اس منسٹر کے ہاتھ میں ہے کہ وہ 10 آدمی کو کلیکٹر کی نوکری پر رکھ سکتے ہیں, ایسا ان کے پاور میں ہے. اب تم میرے پاس آؤ کہ مفتی صاحب ذرا وہ منسٹر صاحب سے آپ کی دوستی ہے کہہ دو نہیں, مجھے کلیکٹر کی پوسٹ پہ لے لیں. تو آپ بتاؤ کہ میں ہر کسی آدمی کے لیے سفارش کر سکتا ہوں, اس کا لائق بھی ہونا چاہیے نا, وہ ڈگری ہوئے, ویسا انوبھو ہوئے, ویسی ٹریننگ ہوئے, میں اس کے لیے سفارش کر سکتا ہوں. کوئی بھی چلتے پھرتے آدمی کے لیے تو ہم سفارش نہیں کر سکتے, لائقات ہونی چاہیے اس کے لیے. بالکل ایسا منظر ہوگا قیامت کا کہ سفارش کن کی کرنی, کا جن میں لائقات ہوگی ان کی سفارش ہوگی. اسی لیے پیغمبر سفارش کریں گے, صحابہ سفارش کریں گے, اللہ کے نیک بندے بڑی سفارش کریں گے. ہمارے پر دادا پیر قطب عالم حضرت مولانا رشید احمد گنگوہی رحمت اللہ علیہ, حضرت کے متعلق عجیب بشارت ہے, کا نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کسی کو خواب میں اور حضور کو خواب میں دیکھے وہ صحیح اور سچا خواب ہوتا ہے. ارشاد فرمایا کہ قیامت کے دن مولوی رشید احمد ایک بہت بڑی جماعت کو لے کر کے جنت میں جائیں گے. حضور نے ارشاد فرمایا, بس اللہ کا کرم ہے, اللہ نے اپنے ان نیک بندوں کے سلسلے میں ہمیں رکھا ہے. اور امید کرتے ہیں اللہ سے کہ اپنے ان نیک بندوں کے طفیل کے اندر قیامت میں کام بن جاوے. تو اللہ تعالیٰ ارشاد فرماتے ہیں کہ دنیا کے اندر جیسے معمولی معمولی باتوں میں تم سفارشیں کرتے ہو، قیامت میں ایسی کوئی سفارش نہیں چلے گی. دوسری چیز یہ ہوتی ہے، اگر دنیا کے اندر کوئی آدمی سرکاری کام میں پھنس جاوے تو دنڈ بھروایا جاتا ہے اس کے پاس کہ بھائی میٹر چوری میں پکڑے گئے، اتنا دنڈ بھرو. انکم ٹیکس کی چوری میں پکڑے گئے، اتنا دنڈ بھرو. کا قیامت کے دن اللہ تعالی کسی کا دنڈ اور کسی کا جرمانہ بھی قبول نہیں فرمائیں گے. ایک تو وہاں پیسے ہی نہیں ہوں گے کہ دنڈ بھرنے جاوے. جو کچھ دنیا میں ہے وہ تو یہی چھوڑ کے جانا، کوئی ساتھ میں لے کے گیا نہیں. اور جو یہاں رہے گا وہ تو قیامت کا سور پھونکے گا، سب ٹوٹ پھوٹ کے فنا ختم. تو کچھ ہوگا ہی نہیں کہ ہم دنڈ میں بھرے. لیکن چلو مان لو، قرآن میں بھی اللہ تعالیٰ نے ایک جگہ فرمایا، مان لو کہ تمہارے پاس اتنا سونا، اتنی چاندی، اتنا روپیہ، اتنی دولت آ جاوے جتنی پوری دنیا میں ہے، آ جاوے، تو بھی وہ دنڈ میں بھر کر کے کوئی آدمی اس دن عذاب سے نہیں بچ سکے گا، نہیں چھوٹ سکے گا. وہاں کی کرنسی الگ ہے، وہاں کی دنڈ کی رقم الگ ہے. وہاں یہ دنڈ ہے ہی نہیں کہ نوٹ کے ذریعے سے دنڈ چلے. میں ایک مرتبہ سنگاپور گیا تھا تو جو مولانا صاحب وہاں ایئرپورٹ پر ہم کو لینے کے لیے آئے تھے، وہ ہم کو کہنے لگے کہ دیکھو یہاں ہے نا، ذرا دھیان رکھنا کہ کچرا راستے میں ڈالنے کا نہیں، تھکنے کا نہیں. کہ یہاں قانون ہے کہ جو آدمی کچرا ڈالے یا تھوک دے وے تو 50 میٹر اس کے پاس صفائی کروائی جاتی ہے، روڈ کی صفائی 50 میٹر کی. یہاں پیسے ویسے پہ دنڈ نہیں آتا ہے. یہاں جو بھی، یہاں بڑے بڑے کیمرے پوری جگہ لگے ہوئے، آپ کوئی چھوٹ نہیں سکتا یہاں پر، اور ہر جگہ سیکیورٹی والے ہیں، پکڑ لیں گے اور 50 میٹر کی صفائی کروائیں گے. یہاں دنڈ یہ ہے، یہاں کروڑ پتی ہو اس کو بھی روڈ دھونے کا جو کچرا ڈالا. تو ہر جگہ کی دنڈ کی بھاشا الگ. تو قیامت کے میدان کے اندر بھی دنڈ جو ہوگا، وہاں کی کرنسی، وہاں کا دنڈ، یہ دنیا کی طرح نہیں ہوگا کہ پیسے بھرو اور چھوٹ جاؤ. یہاں تو بہت آسانیاں ہیں. حضرت مولانا سید اسعد مدنی رحمت اللہ علیہ کبھی کبھی فرماتے تھے، ہمارے ملک میں کرپشن یہ تو ایک نعمت ہے کہ بڑے بڑے کام نکل جاتے ہیں اس کے ذریعے سے، جو نیو ہوتے ہوئے وہ بھی سب نکل جاتے ہیں اس کی برکت سے. تو اللہ کے یہاں کوئی ایسا کرپشن ہے ہی نہیں کہ سائٹ سے، ٹیبل کے نیچے سے کچھ دینے کا اور اس کے ذریعے چھوٹ جاؤ، ایسا اللہ کے یہاں نہیں ہے. وہاں تو صاف ستھرا معاملہ، ایک دم کلیئر. اور تیسری چیز کیا، دنیا میں کوئی آدمی کسی جنا گناہ میں پھنس جاوے تو 50-100 اپنے دوستوں کو لے کر کے جاوے نے، اللہ بولے نے چھوڑا کے لے آؤ، ریلی نکالو، گورنمنٹ پہ پریشر لاؤ، دھرنا دے کر کے بیٹھ جاؤ اور پریشر لاؤ سرکار کے اوپر. قیامت کے دن تمام انسان ہوں گے اور سب ایک ساتھ ریلی نکالے، سب ایک ساتھ دھرنا دے کر بیٹھ جاوے، تو ابھی اللہ تعالی پر کوئی پریشر آ سکتا نہیں ہے کہ چلو ہمارا ایک آدمی قید میں پکڑا گیا हम हजार पांच हजार जाकर के हल्ला बोल के छुड़ा के ले आवे अल्लाह के यहाँ से, वहां ऐसा मामला होने वाला नहीं है। वला हुम युनसरून, अल्लाह अभी से डरा रहे मेरे बंदो, उस दिन के अजाब से डरो, उस दिन कोई चीज काम नहीं आएगी, सिर्फ अल्लाह को राजी करना काम आएगा। आगे इरशाद फरमाते, وَإِذْ نَجَّيْنَاكُمْ مِنْ آلِ فِرْعَوْنَ يَسُومُونَكُمْ سُوءَ الْعَذَابِ يُذَبِّحُونَ أَبْنَاءَكُمْ وَيَسْتَحْيُونَ نِسَاءَكُمْ وَفِي ذَلِكُمْ بَلَاءٌ مِنْ رَبِّكُمْ عَظِيمٌ। ये 49 नंबर की आयत है। अल्लाह ताला इरशाद फरमाते हैं कि तुम उस नेमत को भी याद करो जब हमने तुमको फिरौन के लोगों से छुटकारा दे दिया। वो तुमको बड़ा अजाब बड़ी तकलीफ देते थे, तुम्हारे बेटों को जबा कर डालते थे, तुम्हारी औरतों को जिंदा रहने देते थे, और उसमें तुम्हारे अल्लाह की तरफ से एक बड़ा इम्तिहान था, बड़ी परीक्षा थी। उस जमाने में इजिप्त का, मिस्र का बादशाह फिरौन था। ये फिरौन नाम के अलग अलग बहुत सारे बादशाह हुए हैं। जो भी बादशाह बनता उसका नाम बन जाता फिरौन, नाम कुछ और फेमस नाम लकब फिरौन। उसने एक मर्तबा कुछ ख्वाब देख लिया, वो ख्वाब की ताबीर कुछ ऐसी आई, या ये कि उनकी किताबों में कोई बात चली आ रही थी पुरानी किताबों में, कि अल्लाह ताला याकूब अलैह सलाम के खानदान के अंदर एक बच्चा पैदा फरमाएंगे और वो बच्चा फिरौन को और फिरौन की सरकार को खत्म कर देगा। अब ये जितने भी कुर्सी वाले होते हैं उनके लिए सबसे बड़ी फिक्र की चीज यही कुर्सी हुआ करती है। तो फिरौन को टेंशन हो गया कि कोई बच्चा अगर पैदा हो गया जो मेरी सरकार को खत्म कर देगा, तो उसने और उसके चेलों ने मिल करके ये फैसला किया कि याकूब अलैह सलाम का जो मुबारक खानदान है, बनु इसराइल है, उसमें जो लड़का भी पैदा होवे उसको कत्ल कर देने का, मार डालने का। एक एक दिन के अंदर 70,000 मासूम बच्चों को फिरौन ने कत्ल करवाया है। 70,000 छोटे छोटे मासूम मासूम बच्चों को पकड़ के कत्ल कर देना, बस यही शक के ये बड़ा होए और फिरौन की सरकार को खत्म कर दे, मारो इनको। और जो लड़कियां होती करना इनको नहीं मारने का, क्योंकि ये लड़कियां बड़ी होगी हमारे घरों में काम करने वालियां होगी, तो काम वाली बने घर में काम करे, इसलिए लड़कियों को कत्ल नहीं कराता था, बच्चों को कत्ल करा देता था। अल्लाह सुबहानहु व ताला ने फिरौन को डुबो करके खत्म कर दिया और ये कत्ल करने का सिलसिला अल्लाह ने बंद फरमा दिया। अल्लाह फरमाते मेरे इम्तिहान को, मेरी परीक्षा को याद करो। तुम्हारे बच्चे कत्ल होते थे हजारों की तादाद में, उसमें सबर करवा करके हमने तुम्हारा इम्तिहान लिया। मुसीबत आती है तो अल्लाह सबर के जरिए इम्तिहान लेते हैं कि मेरा बंदा सबर करता है कि नहीं करता है, اور پھر فرعون ختم اور تم چین سے زندگی گزارنے لگے, تمہارے بچے سلامت رہنے لگے, تو کہا یہ اللہ تعالی کی طرف سے نعمت ملی, اس میں بھی تمہارا امتحان پریکشا, کہ اب چین کے دن آئے, سکون کے دن آئے, تو تم اللہ کو یاد کرتے ہو کہ اللہ کو بھول جاتے ہو, اللہ پریکشا لے رہے. تو اللہ سبحانہ و تعالی نے حضرت یعقوب علیہ السلام کے خاندان کے لوگوں پر جو اپنی بڑی بڑی نعمتیں دی تھی اس کو یاد دلا کر کے اللہ ان کو ذمہ داری یاد دلا رہے کہ تم بہت بڑے لوگ ہو, لہذا تم اللہ کی خوب فرما برداری کرو. اور یہ حضور پاک صلی اللہ علیہ وسلم کے مبارک زمانے کی یہودیوں کو اللہ سنا رہے اور ہم سب کے لیے اس میں سبق ہے. اللہ ہمیں اپنا اطاعت اور فرما برداری کرنے والا بنا دے, اور جو اللہ نے بہترین امت میں سے بنایا تو اس ذمہ داری کو نبھانے کی اللہ توفیق عطا فرمائے. ایک سوال ہے, کہ ٹاکیز فلم کے لیے جگہ بھاڑے پہ دلا سکتے ہیں یا دے سکتے ہیں, دونوں کام غلط ہے. جگہ دلوانا دلالی کرنا اس کی, اور اپنی جگہ اس کام کے لیے دینا, دونوں غلط ہے. اللہ تعالیٰ ارشاد فرماتے ہیں وَلَا تَعَاوَنُوا عَلَى الْإِثْمِ وَالْعُدْوَانِ, گناہ کے کام کے اندر کبھی مدد نہیں کرنے کی, نیکی کے کام میں مدد کرنے کی. دوسرا سوال یہ ہے کہ ہم تجوید کے ساتھ قرآن نہیں پڑھتے تو ہمارا پڑھنا غلط ہے. اگر قرآن پڑھنا غلط ہے تو برسوں سے نماز میں غلط قرآن پڑھنے سے ہماری نماز صحیح ہوگی کہ نہیں ہوگی؟ دیکھو, اگر ایسا غلط قرآن پڑھتے ہیں جس سے قرآن کا معنی بدل جاتا ہے, آیت کا معنی بدل جاتا ہے اور جس سے نماز ٹوٹ جاتی ہے, تو ظاہر بات ہے کہ اس سے نماز فاسد ہو جائے گی. اسی لیے ابھی تو جو ہے نا, میں آپ کو اتنا کہوں گا, پیچھے کی فکر چھوڑ کے آج کی اور آگے کی چالو کرو, کہ اول فرصت کے اندر آخری 10 سورت پہلے ٹھیک کر لو. الم ترا لیلا فی آرائی تینا تینا کلیا الکافرون ازا جا تبت یدا کلو اللہ کل اعوذ برب الفلق کل اعوذ برب الناس الحمدللہ. یہ 11 سورتیں پہلے صحیح کر لو, چونکہ جنرل ہم لوگ سنت میں, نفل میں, وتر میں یہی سورت پڑھتے ہیں. فرض کی ذمہ داری تو امام صاحب کی, اپنی نماز میں تو یہی چلتی ہے. اس لیے پہلی فرصت کے اندر کل سے مولوی سلیم کو پکڑو, امام صاحب کو پکڑو, اور روز ان کے پاس ایک ایک سورت ٹھیک کرو, صحیح کرو. ابھی پیچھے کی بات کرنے کے بجائے آج کی اور بھوشیہ کی فکر پہلے چالو کرو, تاکہ ہماری نماز صحیح ہو جائے اور اللہ تعالیٰ کے یہاں اس پر ثواب ملے. اگر کسی کا رشتہ ایسے لڑکے سے ہو رہا ہے جو لڑکا اپنی ماں کی عزت نہیں کرتا, بہت بے ادبی کرتا ہے, تو ایسے لڑکے کو بیٹی دے سکتے ہیں کہ نہیں دے سکتے ہیں؟ دیکھو, میں آپ کو پہلے بھی بتلا چکا ہوں کہ رشتے میں دینداری دیکھنے کی, اور ماں کا نافرمان تھوڑا دیندار کہلائے گا. جو اپنی سگی ماں کا نافرمان ہو وہ بیوی کا کیسے وفادار بنے گا؟ وہ حضرت مولانا عبیداللہ صاحب بلیاوی رحمت اللہ علیہ مرکز پر تھے, وہ سنایا کرتے تھے کہ ایک لڑکے نے کسی لڑکی کو شادی کی پیشکش کی کہ مجھے تجھ سے شادی کرنی ہے. تو وہ لڑکی نے اس کو کہا کہ میری شادی کا مہر تیری ماں کا کلیجہ، تو وہ اس کے حسن کے اندر ایسا پاگل بنا ہوا تھا کہ گیا چھری لے کر کے اور اس کی ماں کا پیٹ چیر کر کے اندر سے کلیجہ نکالا، اس نے ماں کا مرڈر کیا اور ایک پیالے کے اندر لے کر کے اس لڑکی کے پاس پہنچا، لے یہ میری ماں کا کلیجہ، تیرا مہر آ گیا. تو اس لڑکی نے جواب کے اندر کہہ دیا، جس سگی ماں نے تجھے 9 مہینے پیٹ میں رکھا، 2 برس اپنی چھاتی سے دودھ پلایا، تو اس ماں کا وفادار نہیں بنا تو میرا کیا وفادار بنے گا؟ انکار کر دیا اس نے شادی کرنے سے. اذان ہوتی ہو تو ٹوائلٹ جا سکتے ہیں کہ نہیں؟ بعد میں جانا چاہیے. اذان کا جواب دے دو. اذان کا جواب دینا بہت بڑی فضیلت ہے. اور اس کے بعد دعا پڑھو. دعا پڑھنے کے بعد پھر استنجے کے اندر جاؤ. مجبوری ایمرجنسی کی بات الگ ہے. درود شریف پڑھ لو. سبحانک اللہم وبحمدک وتبارك اسمك وتعالى جدك ولا إله غيرك. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد كما تحب وترضى عدد ما تحب وترضى يا كريم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم. ربنا لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم إنا نسألك العافية ودوام العافية والشكر على العافية. اللهم إنا نسألك العافية ودوام العافية والشكر على العافية. اللهم إنا نسألك العافية ودوام العافية والشكر على العافية. اللهم إنا نعوذ بك من الفتن ما ظهر منها وما بطن. اللهم إنا نعوذ بك من الفتن ما ظهر منها وما بطن. اللهم إنا نعوذ بك من الفتن ما ظهر منها وما بطن. اللهم إنا نعوذ بك من يوم السوء ومن ليلة السوء ومن ساعة السوء ومن صاحب السوء ومن جار السوء في دار المقامة. إله العالمين ہمارے گناہوں کو معاف فرما دے. اے اللہ تیری مرضیات پر چلنا آسان فرما دے. تیری ناراضگی والے کاموں سے ہماری حفاظت فرما لے. زندگی کا ہر کام تیرے نبی کی پاکیزہ سنت کے مطابق کرنے والا بنا دے. اے مالک الملک، قیامت کے دن نبی کریم صلی اللہ علیہ وسلم کی شفاعت خاصہ سے ہمیں مالا مال فرما دے. حضور کی سفارش کو ہمارے حق میں قبول فرما لے. تیرے صالحین اور نیک بندوں کی جماعت کے ساتھ ہمیں جنت الفردوس کا داخلہ عطا فرما دے. اے اللہ ہمارے تمام اکابرین، ہمارے سلسلے کے مشائخین، اے اللہ ان کی قبروں کو نور سے منور فرما. اے اللہ ان کے طفیل کے اندر تیرا فضل کرم دنیا آخرت میں شامل حال فرما. اے اللہ تیرے یہاں قانون ہے، بلکہ دنیا میں بھی یہ چیز دیکھی جاتی ہے کہ تو किसी अच्छे आदमी के तुफेल में दुनिया में गंदे लोगों को भी नवाजा जाता है। ए मालिकल मुल्क, कल कयामत के दिन तेरे सालिहीन मुखलिसीन मुत्तकीन बंदों के तुफेल में हमको भी तू नवाज दे। ए अल्लाह हमें तकवा अता फरमा, इखलास अता फरमा। ए अल्लाह हमें इत्तिबाए सुन्नत वाली जिंदगी अता फरमा। कसरत जिक्र कसरत शुक्र अता फरमा, हमारे दिलों को पाकीजा बना दे। हसद कीना तकब्बुर उज्ब, दूसरों को हकीर समझना, घमंड तकब्बुर रियाकारी बदनजरी बदगुमानी, इन तमाम रजीलों से अपने करम से फजल से हमें पाक और साफ फरमा दे। रब्बी आती नफसी तकवाहा व ज़क्कीहा अंत खैरु मन ज़क्काहा अंत वलीयुहा व मौलाहा। ऐ अल्लाह अपने अपने वक्त पर दुनिया से ईमान के साथ जाना नसीब फरमा, हमारी कब्रों को शुरू ही से जन्नत का बागीचा बना दे। मुनकर नकीरों के सवालों के जवाब आसान फरमा दे। ऐ अल्लाह महशर में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के नूरानी हाथों से हौज़े कौसर का पीना नसीब फरमा दे। जन्नतुल फिरदौस का अव्वलीन दुखूल अता फरमा, तेरे करम फजल से अता फरमा। हमारी औलादों को नेक और सालेह बना दे, हमारे घर वालों को नेक और सालेह बना दे। पूरे आलम में अहले ईमान के हर तरफ से हिफाजत फरमा। तमाम इंसानों और जिन्नातों को अपने करम से अल्लाह हिदायत की दौलत से मालामाल फरमा। हिदायत ईमान अता फरमा, हर कच्चे पक्के मकान में दीन का बोलबाला फरमा दे। बीमारों को शिफा अता फरमा, बेघरों को घर अता फरमा, मकरूजों के कर्जों की अदायगी की शक्लें पैदा फरमा। अहल्ला तेरा फजलो करम तेरी रहमतों से हमें दुनिया आखिरत में मालामाल फरमा। हमारे उम्र में इज्जत में इल्म में अमल में दौलत में हलाल तरीके से वसअत और बरकत अता फरमा। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जितनी भलाइयां मांगी बतलाई, ऐ अल्लाह हमें और पूरी उम्मत को अता फरमा। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जिन शुरूर से पना चाही, हमारी और पूरी उम्मत की हिफाजत फरमा। ऐ अल्लाह हमारी इन दुआओं को महज अपने करम से फजल से कबूल फरमा। मजलिस में आने वाले तमाम मर्द औरतों की जायज हाजतों को जायज मुरादों को अपने फजल से करम से पूरा फरमा। सुभान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन व अलहम्दुलिल्लाहि रब्बिल आलमीन।